إلى اليومية لا يحسن لعدم المميز مع اشتراك الجميع في الشرائط بقول مطلق. برادران، ہماری بحث جو تھی کل سے وہ فصل ثانی میں جاری تھی، تو مصنف نے فرمایا الفصل الثانی فی شروطها الاول الوقت، تو بحث ہوئی اس میں کہ فی شروطها شروط کے بعد جو ہا کی ضمیر ہے وہ کس کی طرف پلٹ رہی ہے، آیا ہا سے مراد تمام نمازیں ہیں، تمام نمازوں کی شروط، یا ہا سے مراد فقط جو ہے وہ نمازیں یومیہ کی شروط ہیں، پھر الوقت سے کیا مراد ہے، آیا الوقت سے مراد فقط نماز یومیہ کا وقت ہے یا جو ہے وہ تمام نمازوں کا وقت ہے. تو کل ہم نے یہ بات بیان کی تھی کہ الوقت سے مراد تمام نمازوں کا وقت ہے اور شروط ہا سے بھی مراد تمام نمازوں کے شروط ہیں، اور اس پر ہم نے ادلہ بھی پیش کی تھی. آج ایک اور دلیل پیش کر رہے ہیں، وہ یہ کس چیز پر کہ الوقت سے مراد تمام نمازوں کا وقت ہے اور شروط ہا میں جو ضمیر ہے وہ پلٹ رہی ہے تمام نمازوں کی طرف. تو کہتے ہیں کہ دیکھیے، مصنف کے کلام سے بھی جو چیز سمجھ میں آتی ہے وہ یہ ہے کہ مصنف نے بھی شروط ہا سے مراد تمام نمازوں کا شروط مراد لی ہے، الوقت سے بھی مراد تمام نمازوں کا وقت ہے. مصنف کے کلام سے ہمیں یہ بات سمجھ میں آتی ہے، بات واضح بھی آ گئی. اور یہاں پر کوئی ایسی چیز بھی بیان نہیں کی، یعنی مصنف کے کلام سے ہمیں یہ بات سمجھ میں آتی ہے کہ جی الوقت سے مراد تمام نمازوں کا وقت ہے اور شروط ہا سے مراد تمام نمازوں کے شروط. جب یہ بات مصنف کے کلام سے سمجھ میں آتی ہے اور ادھر سے مصنف نے کوئی ایسی چیز بھی ذکر نہیں کی جو یہ کہے کہ جی مصنف کی جو تمیز دے دے کہ جی یہاں پر مراد مصنف کی شروط ہا سے مراد فقط نماز کے شروع نماز یومیہ کے شروط ہیں اور وقت سے مراد کیا ہے نماز یومیہ کا وقت، ایسی چیز بھی کوئی موجود ہے تو نتیجہ کیا نکلے گا کہ تمام نمازوں کی شروط مراد ہیں، وقت سے مراد بھی تمام نمازوں کا وقت. بات سمجھ میں آئی یا کہیں؟ بات رہ گئی یہ کہ مصنف کے کلام سے آپ کس طرح سمجھتے ہیں کہ شروط ہا سے مراد تمام نمازوں کی شروط ہے اور وقت سے مراد تمام نمازوں کا. کہتے ہیں کہ دیکھیے، پہلی فصل میں مصنف نے کیا کہا، الفصل الاول فی اعدادہا، پہلی فصل نمازوں کی تعداد کے بارے میں ہے، ٹھیک ہے. اس کے بعد کہا الفصل الثانی فی شروطہا، تو پہلے نمازوں کی تعداد بیان کر دی، اس کے فوراً بعد کہا کہ پھر نمازوں کے شروط کے بارے میں فصل ہے، تو اس سے مراد کون سے شروط ہوگی؟ تمام نمازوں کے شروط. جی اگر تمام نمازیں کی شروط نہ ہوتے تو کوئی چیز ذکر کرتا جو ممیز ہوتی، جو بیان کرتی کہ جی یہ یومیہ کے شروط مراد ہیں اور وقت سے کیا مراد ہے یومیہ کا وقت. بات سمجھ میں آئی یا نہیں؟ واضح یہ بات. دیکھیے یہ بات دیکھیے، لو آد ضمیر شروط ہا، اگر شروط الفصل ثانی فی شروط ہا، ہا کی جو ضمیر ہے اگر یہ پلٹے یومیہ کی طرف لا یحسن، تو یہ بہتر نہیں ہوگا، یہ بہتر نہیں، یہ صحیح نہیں. کیوں؟ لعدم المميز، کیونکہ کوئی ایسی چیز نہیں کہ جدا کرے جو یہ بتائے کہ جی شروع سے مراد یومیہ کی شروط ہے، وقت سے مراد یومیہ کا وقت ہے. ما در حالانکہ اشتراک الجمیع، کہ تمام کے تمام، تمام جمیع سے مراد جمیع صلوات، تمام کی تمام نمازیں شریک ہیں, کس میں؟ شرائط میں. جی, اس میں شرائط میں شریک ہیں کس وجہ سے؟ بقول مطلق مصنف کے نے جو مطلقاً قول کہا. مطلقاً قول کہا سے کیا مراد ہے؟ پہلے کہا کہ جی نمازوں کے تعداد کے بارے میں فصل ہے, دوسری فصل میں کیا کہا کہ نمازوں کے کوئی قید ذکر نہیں کی. یہ بھی قول مطلقاً کہہ دیا نماز کے شرائط کے بارے میں. تو اس سے کیا سمجھ میں آتا ہے کہ جن کی تعداد ذکر کی ہے شرائط بھی انہی کے ہیں. بات سمجھ میں ہے یا نہیں؟ یہاں تک یہ بات دوبارہ میں ترجمہ کرتا ہوں تاکہ آپ کے لیے کوئی مشکل نہ ہو. لو آد ضمیر شروط ہا, ہاں اگر شروط ہا میں ہا کی جو ضمیر ہے پلٹے فقط کس کی طرف ہے؟ لا یحسن, تو یہ بہتر نہیں ہوگا. لعدم المميز, کیونکہ یہاں پر ایسی کوئی چیز نہیں جو جدا کرے, یعنی کیا کہ کوئی ایسا قید ذکر نہیں جو یہ کہے کہ شروع ہا شروط ہا سے مراد یومیہ کی شروط ہیں اور وقت سے مراد یومیہ. ما در حالانکہ تمام کی تمام نمازیں شریک ہیں شرائط میں. کیسے پتا چلا؟ بقول مصنف کے مطلق قول سے. کون سا مصنف کا مطلق قول؟ کہا کہ فی شروطہا, ان کے شروط, اور پہلے بھی بیان کرا ہے فصل اول ان کی تعداد کے بارے میں, پھر کہا کہ ان کے شروط کے بارے میں. تو شروط سے کیا سمجھ میں آتا ہے کہ جن کی تعداد ذکر کی ہے انہی کے شروط بھی ہیں, نہ فقط یومیہ کے. ٹھیک ہے بھائی, یہ بات جی. الا جی جی جی بقول مطلق, یعنی مصنف نے جو مطلقاً کہا ہے, یعنی یہ بیان نہیں کیا کہ یہ فقط یومیہ کے شرائط ہیں اور یہ یومیہ کا وقت ہے. مطلقاً کہا. یہ مطلقاً کہاں پر کہا؟ یہ ان کی جو عبارت کا بیان ہے کہ جی پہلے فصل اول میں کہا کہ نمازوں کے تعداد کے بارے میں, پھر کہا نماز کے شروط. قید نہیں لگائے کہ جی یہ شروط جو ہوں گے وہ فقط اور فقط کس کے ہوں گے؟ یومیہ. بات سمجھ میں آئی آ گئی؟ قول مطلق کو دوبارہ سمجھیے گا. پہلے کہا کہ جی پہلی فصل نمازوں کے تعداد کے بارے میں, دوسرے کے بارے میں کیا کہا کہ نماز کے شرائط. تو اس میں یہ نہیں کہا کہ اس نماز سے مراد میری نماز یومیہ ہے. تو اس سے کیا سمجھ میں آتا ہے کہ جن کی تعداد ذکر کی شرائط بھی انہی کی. آگا غلام رسول قول مطلق واضح ہوا تھی الا انہ جی الا. یہ دیکھیے آگا, بقول مطلقن سے شہید ثانی پوری سپورٹ کر رہے تھے کہ جی شروط ہا سے مراد تمام نمازوں کے شروط ہے اور وقت سے مراد جو ہے وہ نماز. الا سے آگے جی بالکل برعکس معاملہ ہے. ٹھیک ہے, برعکس برعکس معاملہ ہے. یعنی کیا کہ جی الوقت سے مراد یومیہ کا وقت ہے, شروط ہا سے مراد یومیہ کی شروط ہے. اللہ سے آگے اس کو بیان کریں گے, اس پر ہی دلیلیں دیں گے. اچھا کیوں؟ توجہ کیجیے گا آگا. کیوں یعنی وقت سے مراد یومیہ کا وقت ہے اور شروط سے مراد یومیہ کی شروط ہے. پہلی دلیل سنیے. پہلی دلیل یہ ہے کہ جی اس کو پلٹائیں گے ضمیر کو یومیہ کی طرف, یعنی یومیہ کے شروط. کیوں؟ مصنف نے جو شروط کی ترتیب اور شروط کا مصنف نے جس طرح نظم و نسق بیان کیا ہے, اس سے پتہ چلتا ہے کہ یہ ضمیر پلٹنی چاہیے یومیہ کی شروط کی طرف. وہ ترتیب اور نظم شروط کا کیا ہے کہ جی اس میں جو وقت کی بات کی ہے تفصیلاً اور فقط اور فقط, وہ کس کے بارے میں کی ہے؟ یومیہ کے بارے میں. سمجھ میں آئی ہے؟ پہلی دلیل کہ شروط ہا کی ضمیر پلٹے گی یومیہ کی طرف, اور وقت سے بھی مراد کیا ہے؟ یومیہ کا وقت. کیا دلیل ہے کہ جی مصنف نے جو شروط کا نظم نسق و ترتیب بیان کیے اس سے یہ ظاہر ہوتا ہے. کیسے؟ کہ جی جب وقت کی بات آتی ہے تو مصنف نے فقط کس کے وقت بیان کیا ہے؟ یومیہ. بات سمجھ میں آئی ہے؟ پہلی دلیل یہ, پہلی دلیل یہ پڑھیں. الا ان عودہ, الا ان عودہ عود ضمیر. ضمیر کس کی آگا؟ ضمیر شروط ہا کی میں جو ہا کی ضمیر ہے, یہ ضمیر हाँ, मगर ये शुरू हा में जो हा की जमीर है इसका पलटना योमिया की तरफ औफक ज्यादा मुनासिब है। किसके साथ? ले नज्म शुरूत व नस के शुरूत व तरतीब शुरूत, यानी शुरूत की जो तरतीब नस्क और नज्म मुसन्निफ ने रखा है उसके मुताबिक यही है कि ज्यादा सजावार है। कि किसकी तरफ पलटा है? योमिया की तरफ पलटा है। अच्छा, वो कहाँ से आपको पता चला कि जी मुसन्निफ के जी शुरूत का बयान है? उससे ये जाहिर होता है बिकरीनत तफसील वक्त, के जी जो वक्त की तफसील बयान की उसका वो करीना है इस पर के जी जो जमीर पलटनी चाहिए किसकी तरफ पलटनी है? शुरू तक। वक्त वक्त की तफसील में क्या करीना है जी? के जी जो वक्त बयान किया है वो फकत और फकत किस चीज़ का वक्त बयान किया है? यौमिया। अगर ये बात वादे हो रही है बिरादरान के लिए वह आदम। अच्छा, दूसरी दलील आगा कहते हैं कि दूसरी बात ये देखिए आप, दूसरी दलील कि इनमें से जो शरायत सात जिक्र होंगे उनमें से एक शर्त है वक्त। एक शर्त कौन सा है? अगर वक्त को देखा जाए तो ये वक्त ऐसी शर्त है जो असल और हकीकत के लिहाज से दो तीन नमाजों के लिए शर्त है, बाकी नमाजों के लिए शर्त है ही नहीं। बात समझ में आ रही है भाई? अगर जितने सात शुरूत हैं उनमें से एक शर्त क्या है? वक्त। और वक्त इनमें से एक या दो नमाजों के लिए शर्त है, बाकी नमाजों के लिए शर्त है। वो वहां पर हमने जो कहा था कि जी बाकी नमाजों के लिए भी शर्त है, वहां पर हम मजाजन और तौजीह के जरिए उसको वक्त बनाया था, याद होगा आपको। कैसे? हमने कहा कि जी नमाज मैयत के लिए भी वक्त शर्त है, इससे मुराद क्या है? गुस्ल और कफन देने के बाद। अच्छा, नजर और आहद के लिए भी जो है वो वक्त शर्त है, यानी कब? जिस तरह उसने नजर की है। कि जी अगर उसने नजर की है कि असर को नमाज पढ़ूंगा तो असर पर नमाज क्या हो जाएगी? वाजिब। ठीक है भाई? क्या? हाँ, तवाफ के लिए भी जी ये वक्त शर्त है, लेकिन क्या कहा था हमने कि जी तवाफ करने के बाद। बात बात नहीं है। दलील थी किस बात पर? कि जी ये जो नमा ये शुरू तो हा की जमीर है वो पलटेगी किसकी तरफ? फकत योमिया की तरफ। क्यों? कि जी इन सात शरात में से एक शर्त है वक्त, और वो जो वक्त है वो तमाम नमाजों के लिए शर्त नहीं। हाँ, कुछ के लिए हमने बनाया था लेकिन वो भी तौजीह और मजाजन, असल के लिहाज से वक्त उनमें शर्त नहीं था। अगर असल के लिहाज से वक्त किस तरह शर्त होता है? जिस तरह सुबह की नमाज के लिए कि तुलुए फज्र, जोहरेन की नमाज के लिए क्या जवाले शम्स, मगरिब की नमाज के लिए गुरुबे। बात वाजी हुई है। अच्छा, वह आदम इश्तिरात ही लितवाफ, और वह आदम इश्तिरात ही हा की जमीर किसकी तरफ पलट जाएगा? वक्त की तरफ। और वक्त शर्त नहीं है तवाफ के लिए, अमवात के लिए, और अमवात के लिए यानी सलात अमवात के लिए, वल मुल्तजम, और उस नमाज के लिए जिसका इंतजाम जिसको इंसान ने खुद अपने गले में डाला है, नमाज नजर अहद कसम वगैरह, इल्ला बितकल्लुफिन। हाँ, शर्त किया था हमने, वो असली शर्त नहीं था बल्कि बेतकल्लुफिन बेतौजीहिन व तजव्वुज़, और वो जो शर्त था वो हकीकी नहीं था बल्कि मजाजन था। अच्छा, आगा तीसरी दलील के जी शुरू तो हा से मुराद फकत किसके शरायत हैं? योमिया के। और वक्त से मुराद किसका वक्त है? योमिया का। तीसरी दलील आगा देखिए कि इन शरायत में से एक शर्त है तहारत, तहारत मिनल हदस वाले। अगर आप कहते हैं कि ये शुरू तो हा की जमीर तमाम नमाजों के लिए शर्त है तो ये तहारत मिनल खबस वल हदस नमाज मैयत में शर्त ही। इससे पता चलता है कि बेहतर है कि इस जमीर को किसकी तरफ पलटा है? योमिया की। बात समझ में आई अभी? क्योंकि अगर शुरू तो हा कहते हैं कि तमाम की शराय, तो फिर ये शराय भी ऐसे हो जो तमाम में होने चाहिए। वाजिया का मादी, अगर कहते शुरू तो यानी तमाम नमाजों के, तो तमाम नमाजों में होने चाहिए, जबकि वक्त तीन चार में नहीं था, और ये तहारत मिनल हदस वल खबस उसमें मैयत में नहीं है। लिहाजा बेहतर है कि शुरू तो हा की नमीर किसकी तरफ पलटाएं, योमिया की। व अदम इश्तिरात तहारत मिनल हदस वल खबस फिस्सलात अल अमवात, और तहारत शर्त नहीं हदस और खबस से फी सलातिल अमवात, मैयत की नमाजों में। वही अहदुस्सबअते, वही यानी शाबाश नहीं, वही शाबाश है, ये सलात अमवात अहदुस्सबअ यानी क्या है, वो सात नमाजों में से एक नमाज है। ये यानी तफसील दे रहे हैं कि जी सबके शरायत है तो नमाज मैयत की भी ये शर्त होनी चाहिए थी, दरअसल कि वो सात नमाजों में से एक ये भी है, जबकि यही नहीं शर्त है तहारत से। बात वाज आ रही है। व इख्तिसासुल यौमियत बिज़मीर मा इश्तिराक ही लकौनहा, यहाँ पर याद रखें इख्तिसास ये एक सवाल मुकद्दर का जवाब है, सवाल मुकद्दर याद रखें, यहाँ पर एक इश्काल मुकद्दर है उसका जवाब है, लिखें तो लिख लें आप, इश्काल मुकद्दर है। इश्काल मुकद्दर ये है कि आपने ये जो दलीलें जिक्र की ये फकत इस बात की ताईद कर रही हैं कि हा की ज़मीर शुरू तो हा में जो हा की ज़मीर है, हा की ज़मीर है शुरू तो हा में, वो योमिया की तरफ पलटनी चाहिए, लेकिन हमने जो बयान किया था कि मुसन्निफ ने ने कहा है शुरू फसल सानी फी शुरू तहा अलफसल, मुसन्निफ ने जो कहा है अलफसल सानी फी शुरू तहा, इससे मुराद मुतलक नमाजों के शुरूत हैं, तमाम नमाजों के लिए शुरूत हैं। लिहाजा आपने ऐसी कोई चीज जिक्र नहीं की जो तमीज देती कि यहां पर मुसन्निफ की मुराद फकत योमिया की शुरूत हैं। लिख दिया, थोड़ा गौर भी कीजिएगा कि जी आपने तो ताईद, ये ताईद तीन दलील पेश की कि ये ना ज़मीर किसकी तरफ पलटेगी, हा की तरफ, जबकि हम पहले बयान कर चुके हैं कि तमाम जो नमाज़ें हैं इन शुरूत में क्या हैं, शरीक। कहाँ से शरीक है, मुसन्निफ ने मुतलकन कहा कि शुरू तो, पहले मुतलकन नमाजों की तादाद जिक्र की फिर कहा कि शुरू तो, यानी इस शुरू तो से पता क्या चलता है कि तमाम नमाजों के शुरू। हाँ, अभी ऐसी कोई चीज़ जिक्र करते जो मुमैज बनती, जो जुदा कर देती, जो कैद होती, किस चीज़ के लिए कि जी इस शुरू से मुराद किसके शुरू थे, योमिया के। बात वादे हो गई। तो शारे मुसन्निफ इसका जवाब, उसका जवाब ये देते हैं कि जी हम भी बात मानते हैं कि तम मुसन्निफ की इबारत से ये बात समझ में आती है कि इस शुरू तो हा से मुराद तमाम नमाजों की शुरू थे, لیکن یہاں پر ایک ممیز موجود ہے جو یہ بیان کرتا ہے کہ جی شروط ہا سے مراد کس کے شروط ہیں؟ یومیہ. وہ کون سا ممیز ہے؟ کہ جی ان نمازوں کے درمیان پہلا دو چیزیں موجود ہیں جن سے پتہ چلتا ہے کہ یومیہ کی شروط ہیں. سب ان سات نمازوں میں سے سب سے اکمل اور اظہر فرد نماز یومیہ کا ہے. اکمل اور کامل ترین اظہر ترین. یہاں تک ایسا جب بھی آپ لفظ صلات کہیں گے اگر کہیں کہ جی نماز پڑھ رہا ہوں تو لوگوں کا ذہن کس طرف جاتا ہے؟ نمازیں. بس یومیہ کو تمیز دینے کے لیے یہی چیز ہے کافی. کیا کون سی چیز؟ کہ جی نماز یومیہ جو ہے وہ اظہر اور اکمل فرد ہے ان سات نمازوں میں سے. واضح ہے. اور دوسری دلیل وہ قرائن لفظیہ جو ابھی ہم نے ذکر کیے کون سے تھے؟ کہ جی بعد میں فقط اور فقط کس وقت کی بات کی ہے؟ یومیہ کی. دوسری دلیل کیا تھی؟ کہ جی بعض نمازوں میں جو وقت ہے وہ اصلی لحاظ سے وقت نہیں بلکہ مجازن اور توجیہ کے ساتھ ہم نے وقت بنایا. اور تیسری دلیل کیا تھی؟ کہ طہارت جو ہے وہ نماز میت میں شرط ہے. بات سمجھ میں آئی ہے؟ کتنی چیزیں ممیز بن گئی؟ دو. ایک صلاۃ یومیہ کا اظہر ہونا اور دوسرا کیا؟ قرائن لفظیہ. یہ جو ہم نے تین ذکر کیے. اختصاص الیومیت بالضمیر. کہ جی یومیہ کو آپ نے خاص کر دیا ضمیر کے ساتھ. مطلب کیا؟ کہ آپ نے کہا کہ شروطہا کی ضمیر پلٹ رہی ہے کس کی طرف ہے؟ ما اشتراک ہی. جبکہ ما اشتراک ہی کہ یعنی باقی جو نمازیں ہیں وہ بھی اس کے ساتھ شریک ہیں یومیہ کے ساتھ. کیوں کیا یہ؟ لکونہا الفرد الاظہر. کیونکہ یہ یومیہ جو ہے وہ فرد اظہر ہے. من بینہا. من بینہا یعنی من بین صلاۃ صبا. ایک یہ والاکمل. یہ فرد اظہر بھی ہے اور اکمل. ایک ممیز یہ ہے. دوسرا ممیز ما انضمام قرائن لفظیہ بعد ذالک. بعد ذالک ذالک یعنی فرد اکمل اور اظہر ہونے کے بعد قرائن لفظیہ بھی اس کے ساتھ ملاتے ہیں ہم. قرائن لفظیہ سے مراد آگا کون سے قرائن؟ دین جو ہم نے پہلے ذکر کیے. دین سے مراد وہی آگا بکرینت تفصیل الوقت و عدم اشتراط ہی للطواف و عدم اشتراط طہارت من الحدث. یہ برادران آپ کے لیے بات واضح ہوئی ہے جی؟ آج سے اصل بحث یہ تو فقط عبارتی مسئلہ تھا. بحث آج سے شروع ہوگی کہ جی ظہر کا وقت کیا ہے نماز ظہر کا. تو جواب سنیے گا. تو کہتے ہیں کہ ظہر کا وقت زوال شمس ہے. ظہر کا وقت کیا ہے؟ زوال شمس. زوال شمس سے مراد کیا ہے؟ زوال شمس سے مراد یہ ہے کہ ایک شاخص سے مراد لکڑی زمین کے اندر آپ وہ گاڑ دیں اس طرح سیدھی کر کے تو کیا ہوگا؟ یعنی آپ یہ تصور کریں ادھر سے مشرق ہے ادھر سے مغرب. ٹھیک ہے. اگر سورج جیسے طلوع ہوگا تو یہ اس کا سایہ بہت زیادہ ہوگا. جیسے اس پر سورج آپ ادھر سے طلوع ہوگا تو اس کا سایہ زیادہ. جس طرح سورج اوپر جاتا جائے گا اس کا سایہ کم ہوتا جائے گا. ٹھیک ہے. یہاں تک کہ اسے کہتے ہیں وسط النہار. بالکل سیدھا اس کے اوپر جا پر سورج پہنچے گا تو بعض علاقوں میں یہاں تو یہ سایہ بالکل ختم ہو جاتا ہے یا بالکل ہی تھوڑا رہ جاتا ہے. بات سمجھ میں آئی ہے؟ یعنی ایک شاخص ایک لکڑی زمین میں گاڑ دیں. زمین میں گاڑنے کے بعد جیسے ہی مشرق ہم نے تصور کیا ہے ادھر ہے مشرق سے سورج طلوع کرے گا تو اس کا سایہ مغرب کی طرف جائے گا اور جیسے جیسے سورج اوپر چڑھتا جائے گا اس کا سایہ کم ہوتا جائے گا. یہاں تک کہ سورج بالکل اوپر آ گیا تو بعض علاقوں میں یہ سایہ بالکل ختم ہو جائے گا اور بعض علاقوں میں آخری نقطے پر جہاں پر پہنچے گا. بات سمجھ میں آئی یا کہیں؟ ابھی دیکھیے यहां पर साया बिल्कुल खत्म या बिल्कुल थोड़ा। अभी सूरज जैसे ही इस तरफ जाएगा मगरिब की तरफ तो इधर से साया शुरू होगा, या तो साया बढ़ना शुरू करेगा, जैसे साया बढ़ना शुरू करेगा तो इसे कहेंगे जी जवाल का टाइम हो गया। बढ़ना कहां पर, जिन पर खत्म नहीं होता, बल्कि बिल्कुल क्या हो जाता है कम। और उन इलाकों में जिन में खत्म हो गया था साया, तो जैसे ही साया पैदा होगा तो कहेंगे किसका टाइम हो गया है, जवाल शम्स का। बात समझ में आई है जी, समझ में आई है बात जी। इसे कहते हैं जिल्ले की किस्म, जिल्ले मबसूत। ये जो मिसाल थी जिल्ले मबसूत, ऐसा साया जो जमीन में फैल जाता है, और वो किस वजह से होता है, जब आप लकड़ी को जमीन में गाड़ेंगे तो इस तरह का मामला होगा। लेकिन एक होता है जिल्ले माकूस। कौन सा जिल? जिल्ले माकूस कब? जब आप लकड़ी को गाड़ेंगे इधर इसमें क्या है, दीवार में, दीवार में गाड़े बिल्कुल सूरज के मुकाबले में, तो इब्तिदा में बिल्कुल साया होगा ही नहीं, उसके बरक्स। उसमें क्या था कि इब्तिदा में बहुत था, लेकिन सूरज जैसे ऊपर पहुंचा तो साया खत्म हो गया। यहां पर क्या होगा? नहीं होगा बिल्कुल, बल्कि कब होगा साया? साया तब, यानी जब ये सूरज जाकर उधर पहुंचेगा, उसके ऊपर बिल्कुल जाकर पहुंचेगा, तो फिर जो है वो साया होगा, वरना साया होगा ही नहीं। बात समझ में आएगा, और इसकी और वजह कहता हूँ, बल्कि यहाँ पर ऐसा होगा कि जैसे सूरज पैदा होगा तो बिल्कुल साया नहीं होगा, बल्कि सूरज जिस तरह बढ़ता जाएगा तो ये साया क्या है, बढ़ता जाएगा। उसके बरक्स, उसमें क्या था कि इब्तिदा से सूरज आने की वजह से साया था, जिस तरह सूरज ऊपर जाता था तो साया कम होता जाता, और इसमें क्या है कि जी इब्तिदा में बिल्कुल साया होगा ही नहीं, बल्कि क्या होगा, जैसे जैसे सूरज ऊपर चलता जाएगा साया क्या है, बढ़ता जाएगा। बात समझ में आया कहीं? देखिए थोड़ा बहुत ये सतह अर्ज है, ये सतह अर्ज, और ये इसको हम शाखिस कहेंगे। सतह अर्ज यानी ये जमीन की सतह, ये मगरिब है, इधर से सूरज जैसे ही जुलू होगा तो इसका साया बहुत ही ज्यादा होगा, ये समझे यहां पर। लेकिन जैसे जैसे ये सूरज इधर आएगा तो इसका साया कम, इधर आएगा तो साया बिल्कुल खत्म हो जाएगा, ठीक है का? जो मगरिब की तरफ साया था, या तो बिल्कुल खत्म हो जाएगा बाज जगहों पर, यहाँ पास जगहों पर यानी बचेगा तो क्या बचेगा, थोड़ा। सूरज जैसे ही इधर होगा तो यहाँ तो साया पैदा होना शुरू हो जाएगा या बढ़ना, लेकिन किस तरफ, इस तरफ। जैसे ही पैदा होना या बढ़ना शुरू हो जाए तो इसे क्या कहेंगे जी, जवाल का टाइम शुरू हो गया। बात से भी आगे लेकिन वो हो जिल्ले मबसूत, मबसूत यानी फैला हुआ, क्योंकि ये साया जमीन पे आ जाता है। जिल्ले माकूस न वाला, जिल्ले माकूस ये दीवार है, यहां पर शाख से लगा दे, यहां पर लकड़ी दीवार में आपने गाड़ दी, तो जिससे ही सूरज तुलू होगा तो बिल्कुल इसके सामने साया बनेगा ही नहीं, लेकिन जैसे सूरज ऊपर जाता जाएगा तो साया बढ़ता जाएगा। बात समझ में आई? उसमें साया कम हो रहा था और इसमें बढ़ता। हमारा मकसूद इसी से है, न कि इसी से, जिल्ले मबसूत कहते हैं इसे। ये है जिल्ले मबसूत। लिज़ुहर मिन अल-वक्त ज़वाल अश-शम्स, और जहर के लिए वक्त में से है सूरज शम्स का जायल होना, अन वसत समा, समा की वसत से, वो दरमियान से ऊपर जो सर से ऊपर जो वसत आसमान है, व मेलहा अन दायरत निस्ब नहार। ये आगा जवाल शम्स की दूसरी तफसीर है, सूरज का मायल हो जाना निस्ब नहार से, निस्ब नहार से यानी उसी वसत आसमान से। अल मालूम, ये जवाल शम्स मालूम होगा कैसे, बिजीद जिल्ले साए के बढ़ने से, ऐ ज्यादत ही ये फिर मसदरान की वो तफसीर कर रहे हैं कि ये जीद और ज्यादत दोनों मसदर हैं, किसके लिए आगा ज्यादत शे ज्यादा के लिए दोनों मसदर हैं, बाद नक्स ही कम होने के बाद आगा पता चला। ये क्या देखें इबारत देखिएगा, जवाल शम्स मालूम होगा साय के बढ़ने के जरिए, साया कब बढ़ेगा जब कम होने के बाद, कम कैसे हुआ ये जैसे ऊपर आया तो फिर साया ने इधर से बढ़ना क्या किया शुरू, जैसे बढ़ना शुरू करेगा तो हम क्या कहेंगे जवाल शम्स हो गया है। आ से बात समझी आप, ये यहां पर देखिए वसत जवाल शम्स अन वसत समाय व मेलहा अन दायरत निसफ नार, दोनों एक ही चीजें यानी शम्स का जायल होना और जो है वो सूरज का मायल हो जाना निसफ नहर से, यानी निसफ नहर से गुजर जाना, वसत आसमान से गुजर जाना मतलब इसका ये है। फिर ये जवाल शम्स मालूम कैसे होगा, जैसे साया बढ़ेगा बाद नक्स ही कम होने के बाद, वजालिक यानी ये साय का नक कम होने के बाद बढ़ना, फिर जिल्ल मबसूत, ये किस जिल में होगा, जिल्ले जिल्ले मबसूत, जिले मबसूत कहां पर होता है, वह वल हादसो मिनल मकाबीस, मकाबीस से मुराद ये शाखिस है, यानी वो जिले मबसूत जो बनता है किस में आगा, ये शाखिस में अलकायमत अला सतह उफक, उफक से मुराद अर्ज है, यानी जो बनता है अला सतह उफक अला सतह अर्ज, फइन शम्स इदा जो कायम हो सतह अर्ज पर, फइन शम्स इजा तलअत जब सूरज तुलू करेगा, वक़अ लिकुल शाखिसिन तो सूरज पड़ेगा किस पर पड़ेगा, हर शाखिस पर, कायम अला सतह अर्ज जो कायम है किस पर, सतह जमीन पर, बेहस यकून उमूदन वो उमूद वाला उमूद हो यानी इसी तरह सीधा बिल्कुल, अला सतह उफक यानी वो सतह जमीन पर इसी तरह गाड़ी गई हो, जिल्लुन तवीलुन ये किसके लिए है आगा, बेहस यकून यकून के लिए, जिल्लुन तवीलुन जो है विश्व में, जिल्लुन तवीलुन इला जहतिल मगर, एक लंबा साया बनेगा लेकिन किस जहत में, मगर ये जो साया मैंने पहले बनाया था, सुम ला यजाल यनकस फिर ये साया जो है वो नाकिस होता रहेगा, जिस तरह सूरज ऊपर चढ़ता जाएगा ये साया कम होता जाएगा, हत्ता तबलुग वसत अलअस्मा यहाँ तक कि ये आसमान तक यहाँ तक पहुंच जाएगा, पर यंता ही नुकसान फिर साय का जो कम होना था वो क्या हो जाएगा खत्म, अभी खत्म कम नहीं होगा, इनकान अल अर्ज इंशाल्लाह ये जो है वो कल पढ़ेंगे अर्ज से क्या मुराद वगैरह।